खुशी मनमा हर्ष ना मनमा हर्ष आफत विपद आइ लाग्यो यही वर्ष दैव लागे जीवनको बाटोमा न त दसैँ न तिहार हामीलाई त किनको छानो बारीको बाटोमा ना मनमा हर्ष आपत विपद आइ लाग्यो यही वर्ष दैव लागे जीवनको बाटोमा न त दसैँ न तिहार हामीलाई त किनको छानो बारीको बाटोमा न त दसैँ न तिहार हामीलाई त किनको छानो बारीको बाटोमा वैशाख बाह्र कस्तो दिन आयो कस्तो दिन आयो धन सम्पत्ति माटोमै मिलायो दैव लागे जीवनको बाटोमा न त दसैँ न तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा कहीँ जाने ठाउँ छैन कतिको त बास बास्ने गाउँ छैन दैव लागे जीवनको बाटोमा न त दसैँ न तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा कहीँ जाने ठाउँ छैन कहीँ जाने ठाउँ छैन कतिको त बस्ने गाउँ छैन दैव लागे जीवनको बाटोमा न त दसैँ न तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा न त दसैँ न तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा छैठौँ दिनमा लेखेकै छ कि लेखेकै छ कि दैवले नै ठगेको जिन्दगी दैव लागे जीवनको बाटोमा न त दसैँ न तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा लेखेकै छ कि दैव छ हामीलाई लाउन र खानलाई, लाउन र खानलाई, नसकियो मरेरै जानलाई, दैव लागे जीवनको बाटोमा, न त दसैँ न तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा, लाउन र खानलाई, लाउन र खानलाई, नसकियो मरेरै जानलाई, दैव लागे जीवनको बाटोमा, न त दसैँ न तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा, न त दसैँ न तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा, तिनको छानो बारीको बाटोमा, बारीको बाटोमा आँसु भयो हाँसोको साटोमा, दैव लागे जीवनको बाटोमा, न त दसैँ न तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा, बारीको बाटोमा, बारीको बाटोमा आँसु भयो हाँसोको साटोमा, दैव लागे जीवनको बाटोमा, न त दसैँ न तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा, आँसुमा मुछियो, कतिको त सिउँदो नै पुछियो, दैव लागे जीवनको बाटोमा, न त दसैँ न तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा, आँसुमा मुछियो, आँसुमा मुछियो, कतिको त सिउँदो नै पुछियो, दैव लागे जीवनको बाटोमा, न त दसैँ न तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा, न त दसैँ न तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा, देशै डुब्यो सोकैमा पुरा, सोकैमा पुरा, कति बच्चा भागा छन् डुरा, दैव लागे जीवनको बाटोमा, न त दसैँ न तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा, सोकैमा पुरा, सोकैमा पुरा, कति कहिले भुल्न सक्छ र अतीत सक्छ र अतीत अङ्ग भङ्ग भएको छन् कति त दैव लागे जीवनको बाटोमा त दसैँ तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा साग छ र अतीत साग छ र अतीत अङ्ग भङ्ग भएको छन् कति त दैव लागे जीवनको बाटोमा त दसैँ तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा त दसैँ तिहार हामीलाई त तिनको छानो बारीको बाटोमा आए पनि बिपति तारा बिपति तारा पसलाई छानो बारीको बाटो